का मन के अंदर, क्योंकि जब माशरे में रिश्वत हुआ करती है तो जालिम जुल्म करता है, अपने आप को जुल्म की सजा से बचाता है रिश्वत के बलबूते पे। तो जालिम जो है रोज बरोज जालिम तर हो जाता है। वो कहता है मेरे लिए तो ऐसे भी सजा नहीं है, जुल्म करूंगा, जुर्म करूंगा और अपने आप को रिश्वत की बुनियाद पे जो है मैं सजा से बचा लूंगा। तो गुरबा गरीब लोग, मजलूम तबका, जब माशरे के अंदर ये चीजें देख लेते हैं कि जालिम को जुल्म की सजा नहीं दी जाती, अगर उसको पकड़ा भी जाता है तो अपने आप को रिश्वत की वजह से छुड़ा लेता है, लिहाजा ये महरूम तबका माशरे का, ये मजलूम तबका माशरे का, वो खुद ही उठ खड़े होते हैं और इन जालिमों से इंतकाम और बदला लेने के लिए जो है वो बंदूक और असलहा उठा लेते हैं। तो माशरे के अंदर एक नाखुशगवार फिजा जो है वो बर्पा हो जाती है, माशरे से चैन और सुकून आराम वाली जिंदगी खत्म हो जाती है, एक अफरा तफरी का सा समाज जो है माशरे में हुकूक पजीर हो जाता है। तो इसीलिए अल्लाह रब्बुल इज्जत ने मुल्क की इस्लाह के लिए चौथा कानून जिक्र कर दिया, नहीं अनिल इर्तिशा, रिश्वत से मना किया जाएगा कि माशरे के अंदर आप चीजें नहीं करोगे रिश्वत वगैरह। अल्लाह रब्बुल इज्जत फरमाते हैं वला ताकुलू अम्वालकुम बैनकुम बिलबातिल, वला ताकुलू और मत खाओ अम्वालकुम अपने माल, बैनकुम अपने दरमियान, बिलबातिल बातिल तरीकों से। अल्लाह रब्बुल इज्जत फरमाते हैं वला ताकुलू अम्वालकुम बैनकुम बिलबातिल, और मत खाओ अपने माल अपने दरमियान बिलबातिल बातिल तरीकों से। देखो अल्लाह ने इस आयत के अंदर यह न फरमाया इस आयत के अंदर के पराया माल जो है आप मत खाइए, सूद का माल आप मत खाइए, इसी तरह आप धोखा दही का माल मत खाइए, मिलावट का माल आप मत खाइए, लोगों की मजबूरी से गलत फायदा उठाते हुए माल बटोरना और माल जमा मत कीजिए। अल्लाह ने ये नहीं फरमाया, बल्कि क्या कहा अल्लाह ने, वो माल अम्वालकुम आपका अपना माल जो आपके जेब में पड़ा है, जो आपके घर में है। मगर आगे जो लफ्ज है बिल बातिल, क्या लफ्ज है बिल बातिल, तरीके को आप देख लीजिए किस तरीके से ये माल आपके बैंक में आया है, आपकी तिजोरी में आया है, आपके जेब में आया है, वो तरीका आप देख लीजिए। अगर तरीका ठीक था इस माल के आने का, शरीयत के मुताबिक था, तो आपका ये माल हलाल और ठीक है। اور اگر طریقہ اس مال کے آنے کا غلط تھا تو سمجھ لیجئے کہ یہ مال حلال نہیں ہے بلکہ حرام ہے. سمجھ آ رہی ہے کہ نہیں آ رہی؟ طریقے کو دیکھ لیجئے. حکومت نے انعام میں دیا ہے, نوکری کر کے آپ کو تنخواہ ملی ہے, باپ دادا کا میراث ملا ہے آپ کو, کسی نے آپ کو جو ہے انعام سے نوازا ہے, یا آپ کا طریقہ کیا ملاوٹ کی ہے, دھوکہ دیا ہے, کسی کی مجبوری سے غلط فائدہ اٹھایا ہے, اسی طرح رشوت کا مال ہے, سود کا مال ہے, اگر طریقہ جس طریقے کے بلبوتے پہ یہ مال آپ کے پاس پہنچیے, اگر طریقہ ٹھیک مال صحیح, اگر طریقہ غلط مال. سمجھ آ رہی ہے؟ اختصار کے ساتھ اللہ نے بتلا دی. وَتُدْلُو بِهَا إِلَى الْحُكَّامِ, اور مت لٹکاؤ اس مال کو, إِلَى الْحُكَّامِ, حاکموں کے پیٹ کی طرف, حکما حاکموں کے پیٹ کی جانب کی طرف, لِتَأْكُلُوا فَرِيقًا مِنْ أَمْوَالِ النَّاسِ, اس لیے کہ تم کھاؤ فریقاً ایک حصہ, من اموال الناس, لوگوں کے اموال سے, لوگوں کے مالوں میں سے, بالاسم, گناہ کے کہنے سے, وانتم تعلمون, اور تم جانتے ہو, وانتم تعلمون, اور تم جانتے ہو. اللہ رب العزت فرماتے ہیں وَلَا تَأْكُلُوا أَمْوَالَكُمْ بَيْنَكُمْ بِالْبَاطِلِ, مت کھاؤ اپنے مال اپنے درمیان باطل طریقوں سے. وَتُدْلُوا, یہ تَأْكُلُوا پہ عطف ہے, اور لا کے جملے میں جو ہے داخل ہے. کیا ہے؟ وَلَا تَأْكُلُوا, وَلَا تُدْلُوا بِهَا إِلَى الْحُكَّامِ. سمجھا رہی ہے؟ تَأْكُلُوا, تدلو جو ہے یہ کس پہ عطف ہے؟ تاکلو پہ عطف ہے, اور لا کے جملے میں داخل ہے. ولا تاکلو ولا تدلو, اور مت لٹکائیے اس مال کو, ان الحکام, حاکموں کے پیٹ کی جانب, مت لٹکائیے اس مال کو حاکموں کی پیٹ کی جانب, یعنی ان حرام اور باطل طریقوں میں سے ایک باطل طریقہ یہ ہے کہ آپ حکما کو رشوت دیا کرتے ہیں. کیا دیا کرتے ہیں؟ رشوت. اس آیت کے اندر اللہ رب العزت نے استعارہ بیان کیا. کیا بیان کیا؟ استعارہ, ایک مثال, تمثیل. کیا؟ کنواں, جانتے ہیں نا جو کنواں ہوتا ہے دیہات کے اندر ہوا کرتا ہے, یہاں پر تو ابھی ٹیوب ویل ہے, بور ہے, یہ سب چیزیں, وہاں پر کنویں ہوئے. کنواں دوسری چیز ہوتی ہے, ہم اسے پشتوں میں بوکا کہتے ہیں, جس چیز کے ذریعے سے کنویں سے پانی کو نکالا جاتا ہے. یہ کنواں کس لیے بنا ہے؟ کہ اس سے پانی کو نکالا جائے گا, اس لیے نہیں کہ لوگ اس سے مستفید ہوں گے. اس کنویں سے لوگ کیا ہوں گے؟ مستفید ہوں گے. یہ کنواں لوگوں کو فائدہ پہنچائے گا, بجائے اس کے کہ نیچے سے پانی باہر کی طرف آئے. اگر خدا نہ خواستہ اس کنویں باہر سے پانی اندر چلا جائے, کیا نتیجہ ہوگا؟ کنویں کے اپنے جو رگ ہوا کرتے ہیں پانی کے, وہ بند ہو جاتے ہیں, اور اس کنویں کو ہم پشتوں میں بندر کہتے ہیں. کیا کہتے ہیں؟ بندر کہتے ہیں. اس کا منہ جو ہے چھوٹا ہوتا ہے, مگر اندر سے کیا ہوتا ہے؟ کشادہ ہوتا ہے, کھلا سا ہوتا ہے. اس کا پانی جو ہے کڑوا بن جاتا ہے, اور وہ قابل استعمال نہیں ہو جاتا. تو کنویں تو اس لیے بنا ہے کہ لوگوں کو فائدہ پہنچائے, لوگ اس سے مستفید ہو جائے. اگر کنویں کے اندر پانی چلا جائے باہر سے, تو کنواں خراب ہو جائے گا, آیت کے اندر اللہ نے حکماء حاکموں کو کنویں جیسے بنا دیا، حاکموں کو تشبیہ دی کس سے؟ کنویں سے، اور باہر کی جو چیز ہے رشوت وغیرہ اس کو اللہ نے مشابہ کر دیا کس چیز سے؟ باہر کے پانی سے. کس کے سے؟ باہر کے پانی سے. حاکم تو اس لیے مقرر تھا کہ لوگوں کو فائدہ دیں گے. کیا دیں گے؟ لوگوں کو فائدہ دیں گے، لوگ اس سے مستفید ہوا کریں گے. جب یہ لوگوں سے اپنے آپ کو مستفید ہونے کے چکر میں لگا، کیا کر دیا؟ لوگوں سے اپنے آپ کو مستفید کرنے کے لیے رشوت وغیرہ لینے کے لیے. رشوت کیا ہے؟ باہر کا پانی. حاکم تو مقرر اس لیے تھا کہ لوگوں کو مستفید کرے، لوگوں کو فائدہ پہنچائے. جب یہ حاکم عوام الناس سے مستفید اور فائدے کے چکر میں لگ گیا تو حاکم کیا ہو گیا؟ خراب ہو گیا. کیا ہو گیا؟ خراب ہو گیا. نبی علیہ الصلوۃ والسلام فرماتے ہیں الراشی والمرتشی کلاہما فی النار. رشوت لینے والا اور دینے والا دونوں جہنم میں ہوں گے. یہاں پر ایک مسئلے کو سمجھیے، فقہاء کرام علماء کرام ایک مسئلہ بیان کیا کرتے ہیں، ایک حق جو انسان کی نہیں ہوا کرتی. آپ کی کوالیفیکیشن جو ہے وہ ایف اے ہے، جو نوکری ہے وہ کیا ہے؟ گریجویشن کی ہے. آپ نے اس جاب کے حصول کے لیے پیسے دیے، تو لینے والا اور دینے والا کیا ہے؟ دونوں جہنمی ہیں، دونوں نے حرام کام کر دیا. ایک صورت یہ ہے، انسان کا اپنا ایک حق ہے جس حق کا یہ بندہ جو ہے مستحق بھی ہے. کسی دفتر میں ایکسائز ہے، انکم ٹیکس ہے، بینک ہے، جو چیز بھی ہے، ایک ڈپارٹمنٹ ہے، اس میں ایک آدمی کا کام اٹکا ہوا ہے جو اس کا جائز ہے. کیا ہے؟ اس کا حق ہے، کسی کی ناحق نہیں مار رہا، جائز کام ہے، اپنا حق ہے، کسی کے ساتھ زیادتی اور ناانصافی نہیں کر رہا. اس کو اپنا حق بغیر رشوت ادا کیے بھی نہیں ملتا، تو اس معاملے میں دینے والے نے اگر رشوت دی تو یہ گناہگار نہیں ہے. ہاں، لینے والا جہنمی ہے. سمجھ آ رہی ہے؟ لینے والا کیا ہے؟ جہنمی ہے. دینے والے نے مجبوری کے طور پہ دیا، اس لیے گناہگار نہیں ہے. لِتَأْكُلُوا فَرِيقًا مِنْ أَمْوَالِ النَّاسِ، اس لیے کہ تم کھاؤ، کیوں رشوت دیا کرتے ہو؟ اس لیے کہ تم کھاؤ ایک حصہ، فریقاً ایک حصہ، من اموال الناس، لوگوں کے مالوں میں سے. کسی کے جائیداد پہ جو ہے آپ کا حق نہیں ہے، کسی اور کے جائیداد پہ جو ہے دعویداری کر لو، کسی اور کے کیس پہ جو ہے دعویداری کر لو، کسی اور کے باغ پہ دعویداری کر لو، اسی طرح کسی کے مال پہ دعویداری کر لو. تو کچھ چیز کھانے کے لیے، کچھ چیز لینے کے لیے آپ جو ہے کیا کیا کرتے ہیں؟ آپ رشوت کے بلبوتے پہ پرایا حق جو ہے کیا کرتے ہیں؟ لیتے ہیں. تو اسی لیے یہ حرام ہے. تو اللہ رب العزت فرماتے ہیں لِتَأْكُلُوا فَرِيقًا مِنْ أَمْوَالِ النَّاسِ بِالْإِثْمِ، بِالْإِثْمِ گناہ کے کہنے سے. حاکم کو جب دیا جاتا ہے تو کہا جاتا ہے یہ چائے پانی ہے. کیا ہے؟ چائے پانی ہے. یہ کیا ہے؟ یہ تحفہ ہے. یہ کیا ہے؟ تحفہ ہے. یاد رکھیے، حاکم گورنمنٹ سرونٹ، اسی طرح کسی ادارے کا جو ہے نوکر، یہ کسی سے تحفہ بھی نہیں لے گا. کیوں؟ نبی علیہ الصلوۃ والسلام نے ایک صحابی کو زکات کے جمع کرنے پہ مقرر کیا. ہو گیا، جب واپس آیا تو زکات کی رقم رکھ دی، جو چیزیں تھی وہ رکھ دی. جو حصہ اس نے اپنے پاس رکھا تھا وہ اس حصے سے اس مال سے ایک طرف رکھ دیا. نبی علیہ الصلوۃ والسلام نے کہا یہ کیا ہے؟ صحابی نے کہا حضرت ان لوگوں نے ان قبیلوں نے مجھے یہ تحفے دیے ہدیے دیے. نبی علیہ الصلوۃ والسلام نے کہا اٹھا کے اس میں رکھ دو, میں نے آپ کو اس عہدے سے معذور کر دیا, ابھی اس قبیلے کے پاس چلے جاؤ کہ وہ آپ کو تحفے دے دے. جب آپ کو تحفے ملے ہیں تو اس عہدے کی وجہ سے ملے ہیں, اور اسی عہدے کی وجہ سے کیا ہوگا, اسی عہدے کے بل بوتے پہ آپ نے ان کے ساتھ کچھ نرمی بھی کی ہوگی. کیا کر دی ہوگی؟ نرمی کی ہوگی. جو گورنمنٹ کا حق تھا پورا آپ نے نہیں دیا, کیونکہ وہ تحفے اور ہدیے آپ کے آنکھوں میں پھرتے ہیں. تو اسی لیے حاکم, اسی لیے نوکر, اسی لیے گورنمنٹ سرونٹ, اس کو جو ہے تحفے بھی جائز نہیں ہے کہ وہ لوگوں سے لے. پھر اس میں گناہ کہنے سے چائے پانی ہے. کیا ہے؟ تحفہ ہے جی, چائے پانی ہے. نبی علیہ الصلوۃ والسلام فرماتے ہیں قیامت کے قریب زمانے میں لوگ حرام چیزوں کے نام بدل ڈال دیں گے اور اس کو حلال جیسا سمجھیں گے. رشوت حرام, اس کو لفظ تحفہ لفظ چینج کر دیا چائے پانی. سود حرام, پہلے پھر کہا گیا پرافٹ, ابھی کہتے ہیں مارک اپ. یہ کیا ہے؟ مارک اپ ہے. اسی طرح آگے بڑھئے, پہلے ہم کہا کرتے تھے کنجری. کیا کہا کرتے تھے؟ پختو کی غنو ہم کا نا, پختو کی بہت دم ہوئے. اردو کی بات کر رہا ہوں نا, یہ تواز بھی جو ہے تہذیب کا لفظ سمجھ آئے. یہ آگے بڑھتے گئے ہم, پہلے کنجری تھی, اس کے بعد طائف, طائف کے بعد جو ہے کیا بن گئی, آرٹسٹ, ایکٹریس, آرٹسٹ. آگے بڑھتے رہے, پتہ نہیں آئندہ اس کا کیا نام ہوگا, میڈم ہوگا کہ گولڈن ہوگا, کیا جو چیز ہوگی نا آگے. تو حرام چیز جو تھی اس کے لفظ جو ہے ہم چینج کر رہے ہیں, اور اس کو ہم کیا کریں. تو اللہ کے بندے لفظ کے چینج کرنے سے اس کی حقیقت تبدیل ہوگی؟ پھر تو آپ خنزیر کو کہے بہت اچھا پیڑ ہے تو کیا وہ حلال ہو جائے گا؟ خنزیر پہ آپ نام رکھ دے دمبے کا, بیل کا, آپ کے نام بدلنے سے اس کی حقیقت تبدیل ہوگی؟ تبدیل اس نے. نبی علیہ الصلوۃ والسلام فرماتے آپ میں سے دو بندے میرے پاس آتے, بخاری کی روایت, ایک مقدمہ لے کر, ایک ان میں سے چالاک ہوتا ہے, دوسرا ان میں سے جو ہے اتنا باتھومی نہیں ہوتا. ایک معاملے کے اندر میں فیصلہ کر دیتا ہوں. نبی علیہ الصلوۃ والسلام تو عالم الغیب ہے ہی نہیں کہ حقیقت کو جانے کی, یار یہ بندہ چالاک ہے, چالاکی کر رہا ہے, میں اس کی چالاکی کے بلبوتے پہ فیصلہ اس کے حق میں کیا کرتا تھا, یار یہ آپ کا حق ہے, تو میرے دینے سے اگر ان کا یہ حق نہ تھا تو میرے دینے سے ان کا یہ حق نہیں بنتا, پھر بھی اس کے لیے یہ حرام ہوگا. کیا ہوگا؟ پھر بھی اس کے لیے یہ کیا ہوگا؟ حرام ہوگا. میں نے فیصلہ بھی دیا مگر اس کا حق نہ تھا, میرے فیصلے کے باوجود بھی یہ چیز حرام ہے. سمجھ آ رہی کہ نہیں آ رہی؟ کچھ لوگ پرائی زمین پہ دعویٰ کر لیتے اور وہاں پر ریٹ کیا کرتے, ہائی کورٹ, سپریم کورٹ, وہاں پر چکر وغیرہ لگا کے پرانا وہ فیصلہ اپنے حق میں کرا دیتے ہیں, اور پھر کہتے ہیں یہ ہمارا پلاٹ ہے, یہ ہمارا کھیت ہے, یہ ہمارا باغ. اللہ کے بندے آپ کا حق نہیں تھا, اگر کسی نے بھی آپ کے حق میں فیصلہ دیا جھوٹی شہادتوں کی بنیاد پہ, کسی جو ہے آپ نے کچھ چیزیں بنا دی, ڈاکومنٹس بنا دی جاری, تو آپ کا یہ حق پھر بھی نہیں بنتا, آپ پہ حرام ہے. سمجھ آ رہی ہے کہ نہیں آ رہی؟ وَأَنْتُمْ تَعْلَمُونَ, اور تم جانتے ہو کہ یہ سود جو یہ کیا ہے, رشوت جو ہے یہ کیا, یہ حرام ہے. یسألونک عن الأهلة, سوال کرتے ہیں آپ سے اے پیغمبر علیہ الصلوۃ والسلام عن الأهلة, چاند کے بارے میں, چاند کی حقیقت کے بارے میں, کہ حضرت یہ چاند کبھی پتلی ہوتی ہے, چھوٹی سی, ہلال उसके बाद जो है वो बढ़ती रहती है बढ़ती रहती है, यहां तक कि कंप्लीट हो जाती है। फिर इसमें जो है सवाल पसीन होती है, फिर उसमें जो है कमी आ जाती है। ये क्या चक्कर है, ये क्या चीज, इसकी क्या हकीकत है? तो नबी सलाम ने अल्लाह के हुक्म, अल्लाह ने हुक्म नाजिल किया, कुल ही मवाकी तो लिन्नासी वल हज, ए पैगंबर अलैहि सलात व सलाम कह दीजिए ये मवाकी तो लिन्नास, ये लोगों के औकात है लेन देन के लिए, ये लोगों के औकात है लेन देन के लिए। या ये चाह का बढ़ना और घटना, या चांद का घटना और बढ़ना, मवाकी तो लिन्नास औकात है लोगों के लेन देन के लिए, वल हज और हज के लिए। सवाल किया था उन लोगों ने फलसफियाना, क्या था, क्या सवाल था, फलसफियाना, चांद के बढ़ने और घटने की क्या हकीकत है? तनवीर सलात और सलाम जवाब देते कि चांद जमीन और सूरज के दरमियान है। क्या है, जब सूरज चांद जब जमीन चांद से जितना जो है वो दूर होता जाता है, इतनी ही जो है चांद सूरज की रोशनी ये चांद पे पड़ती है तो जो है हमें ब्राइट नजर आता है। समझ आ रही है कि नहीं आ रही? जवाब तो ये भी अल्लाह रब्बुल इज्जत दे सकते थे कि चांद की अपनी रोशनी नहीं है, वो एक सियारा है, सूरज की अपनी रोशनी है, वो सितारा है। जब जमीन उसके सामने से जितनी दूर होती जाती है उतनी ही जो है चांद ब्राइट और इसी तरह जो है चमकदार नजर आता है, रोशन नजर आता है। अल्लाह ने यह जवाब छोड़ दिया, सवाल फलसफियाना, जवाब क्या हकीमाना, जवाब क्या हकीमाना। आपको अल्लाह रब्बुल इज्जत अदब दे रहे हैं, अगर कोई आपसे इस तरह की क्वेश्चन और सवाल करे जिसका अगर दीन के साथ उस सवाल का अगर दीन के साथ कुछ मैचिंग होती है, कुछ मुनासिबत बनती है, तो उसको आप उस सवाल का मजहबी जवाब दीजिए। क्या कर दीजिए, सवाल उसने दुनिया में किया है, अगर उस सवाल में कुछ मजहबी रंग हो, कुछ फायदा हो, तो आप उसको जो है मजहबी जवाब दीजिए। और दूसरी तरफ अल्लाह रब्बुल इज्जत साइल को भी अदब दे रहे कि आपको अगर पूछना है तो या उस चीज के बारे में पूछा करे जो आपके दुनिया को फायदा पहुंचाने का सबब बने या आपके आखिरत को फायदा पहुंचाने का सबब बने। ला यानी क्वेश्चन न किया करे, चांद की हकीकत क्या है, ये क्या है, सवाल का क्या फायदा है? पूछना है तो इस तरह का सवाल पूछा करे कि उसमें आपकी दीनी या दुनियावी फायदा हो। अगर सवाल करने वाले से गलती हो गई, उसमें से जो है लायानी किस्म की क्वेश्चन जो है कर दी, बेफायदा फजूल किस्म की क्वेश्चन कर दी, सवाल कर दी, तो आपको चाहिए कि उसका जवाब क्या दे, दीनी जवाब दे। क्या जवाब दे, दीनी जवाब दे। कुछ सवाल इस तरह भी हुआ करते हैं कि उसका जवाब देना भी जरूरी नहीं होता। फजूल किस्म के, इब्राहिम अलैहिस्सलात व सलाम के बेड़ का दुम्बे का गोश्त किसने का है, आसमान किससे बना है, ये जमीन किस चीज पे कड़ी है, असहाब काफ तादाद में कितने थे, उनके पास जो कुत्ता था वो बुलटेरियर था, बुलडाग था, सिशन था। समझ आ रही है, ये लायानी क्वेश्चन है, इसके जवाब ही न देना जो है बेहतर है। तो अल्लाह रब्बुल इज्जत नबी सल्लल्लाहु अलैहि वसल्लम से सवाल हुआ, यस अलून का अनिल अहिल्ला, पूछते हैं आपसे चांद की हकीकत के बारे में, कुल हिया मवाकीतुल नास, कह दीजिए ए पैगंबर अलैहिस्सलात व सलाम ये चांद का घटना और बढ़ना, मवाकीतुल नास औकात है लोगों के लेन देन के लिए। इसी चांद की बुनियाद पे लोगों को कर्ज दिया जाता है, वो कहते यार कब दोगे, वो कहेगा सवाल में, कब दोगे ज़िलहज्जा में, कब दोगे मुहर्रम में, तो ये चांद अगर घटता बढ़ता नहीं था तो हमें जो है इस महीनों की जो है कदर कीमत किस तरह मालूम होती, हमेश पे अपना कारोबार, किसी को कर्ज देना, किसी से कर्ज लेना, ये वापसी, ये लेन देन, ये तो सारा इन महीनों पे डिपेंड और इनसार करता है। और दूसरी बात क्या है, वल हज, दूसरी बात क्या है, वल हज, हज का मौसम और हज के दिन, इसकी तायन और मालूमात किससे हुआ करती है, चांद से हुआ करती है। तो आगे है, भले सरबुर अंत अतुल भयुत मिन जहूर, और नहीं ये नेकी इस बात में तातुल भयुता के आप आते हैं अपने घरों को, मिन जहूर इसके पीछे की तरफ से, भला कि नलबुर मन तका, लेकिन नेकी है उसकी जिसने अपने आप को बचाया अल्लाह की मुखालिफत से। वातुल बयूत मिन अबवाबिहा, आया करो अपने घरों को, मिन अबवाबिहा इनके दरवाजों से, वत्तकुल्लाह डरो अल्लाह से, लअल्लकुम तुफ्लिहून जरूर ब जरूर के तुम कामयाब हो जाओ। आयत के इस टुकड़े में जमाने जाहिलियत की एक रस्म की अल्लाह रब्बुल इज्जत मजम्मत फरमा रहे हैं। जमाने जाहिलियत के अंदर एक बंदा जब हज के लिए जाया करता था तो जिस दरवाजे से वो निकलता तो जब वापस आता तो उसी दरवाजे से वापसी नहीं करता, उसके लिए अपने घर के अंदर या तो उन लोगों ने जो है सुराख खोदी होगी, या दीवार गिराया होता, या पीछे से जो है सीढ़ी वगैरह लगा के इसको ऊपर से नीचे लाया करते थे। ये क्यों? इस वजह से इन लोगों का ये अकीदा था कि हज एक ऐसी बेहतरीन इबादत है कि इसको एक बंदा कर ले तो ये गुनाहों से पाक साफ होके वापसी कर लेता है। तो जिस दरवाजे से हम गुनाहों की हालत में जो है बाहर निकले हैं, अभी पाक साफ होने की वजह से दोबारा इस दरवाजे से नहीं आया करते, समझ आ रही? उनका अकीदा सुन लीजिए। तो अल्लाह रब्बुल इज्जत ने इन पर रद्द कर दी। आज हमने भी उन लोगों ने हज को गुनाहों की माफी के लिए एक जरिया बनाया था, आज हमारे अंदर जो है क्या क्या चीजें जो है वो कुफजी करते हैं, जो कुछ हमारे जी जाए, जुल्म ज्यादती मिलावट धोखा सब चीजें अल्लाह की नाफरमानी, कुछ हजरात कहा करते हैं बस साल के अंदर एक उम्रा कर लो गुनाह माफ, कुछ हजरात कहा करते हैं हज कर लो बस गुनाह माफ, कुछ हजरात कहा करते हैं अपने बच्चों में से एक बच्चे को हाफिज बना दो वह आपको जन्नत का सर्टिफिकेट दे देगा, कुछ हजरात और जो है मुख्तलिफ तरीके किया करते हैं अपने आप को बचाने की। याद रखिए ये चीजें जो है सारी किसकी थी, ये जमाने जाहिलियत की चीजें थी जो इसी तरह के अकायद उन लोगों ने बना लिए थे कि हज को गुनाहों से माफी का एक जरिया बनाया था, जुल्म और ज्यादती सारे साल कर लिया करो और उसके बाद हज करो आपके गुनाह माफ। ये गुनाह जो माफ होते हैं हज के जरिए से, ये हुकूकुल्लाह होते हैं, हुकूकुल इबाद हज के जरिए से माफ नहीं होते, समझ आ रही है कि नहीं आ रही है? जिस हदीस में तस्किरा है हुकूकुल्लाह का तस्किरा है, हुकूकुल इबाद का तस्किरा नहीं है कि आपने किसी की जो है जमीन पे जायदाद पे नाजायज कब्जा किया है, किसी को तप्पड़ लगाई है, किसी को गाली दिए, किसी से बदसलूकी की है, किसी को धोखा दिया है, मिलावट की है, रिश्वत लिया है, दिया है, ये सब चीजें जो है हज के जरिए से माफ नहीं होती। हुकूकुल्लाह जो है माफ होती है, नमाज नहीं पढ़ी है, रोजा नहीं रखा, चांस लेके माफ हो जाए, समझ आ रही है कि नहीं आ रही है? तो अल्लाह रब्बुल इज्जत फरमाते इस तरह मत कर लिया करो, भले सरबर बयान तातुल बुयूत मिन, उन्होंने नेकी के अपने तरीके से अपने तरफ से नेकी के तरीके बनाए थे, क्या किए थे, अपने तरफ से अपनी तरफ से नेकी करने के तरीके उन लोगों ने बना डाले थे। अल्लाह रब्बुल इज्जत फरमाते ही नहीं, नेकी के तरीके अपने तरफ से मत बनाओ, भला के नलबिर रमन तका, लेकिन नेकी है उसके लिए जिसने अपने आप को बचाया अल्लाह की मुखालिफत से। इत्तका अल्लाह की मुखालिफत से अपने आप को बचाया, ये नेकी वाला है। یہ کیا ہے؟ نیکی والا بندہ تو یہ ہے. تقویٰ کے لیے دو چیزیں ضروری ہے، ایک علم اللہ کی کتاب کا اور دوسرا اس پہ عمل. ایک علم اللہ کی کتاب کا اور دوسرا اس پہ عمل، یہ کر لیتا ہے بندہ کامل متقی بن جائے گا. آگے اللہ رب العزت فرماتے وَأْتُوا الْبُيُوتَ مِنْ أَبْوَابِهَا، آئیے اپنے گھروں کو من ابوابہا ان کے دروازوں سے. امام قرطبی رحمت اللہ علیہ اس آیت کے ذیل میں فرماتے ہیں کہ اس آیات میں ان لوگوں پہ رد اللہ رب العزت نے کر دی جو دین کے اندر نیکی کے طریقے اپنے آپ سے بنا لاتے ہیں. نیکی کے طریقے، اس میں کیا قباحت ہے؟ اور اس میں سب سے بڑا قباحت تو یہ کہ میرے حبیب نے اس کام کو نہیں کیا ہے. اس کا نہ کرنا، پیغمبر کا نہ کرنا سب سے بڑی برائی ہے اس کام کے کرنے کا. جب پیغمبر نے ایک کام، ثواب کا کام، نیکی کا کام، پیغمبر نے نہیں کیا، صحابہ نے نہیں کیا، اللہ نے حکم نہیں دیا ہے، یہ کس طرح کے ثواب کا کام ہے جو پیغمبر سے رہ گیا؟ آپ پیغمبر سے اپنے آپ کو بڑا سمجھتے ہیں کہ اس کو یہ نیکی کا کام معلوم نہیں تھا اور مجھے معلوم ہوا؟ یا آپ کہیں گے کہ پیغمبر کو معلوم تھا مگر پیغمبر نے ہمیں نہیں بتایا، تو آپ نے پیغمبر پہ جو ہے خائن کا الزام لگا دیا. دونوں کو میں مسلمان نہیں سمجھتا. سمجھ آ رہی کہ نہیں آ رہی؟ تو اللہ رب الامام قرطبی رحمتہ اللہ علیہ فرماتے ہیں کہ رد ہے ان لوگوں پہ جو دین کے اندر نیکی کے اپنے طریقے جو ہے گڑھ لیتے ہیں. اللہ رب العزت فرماتے ہیں گھروں کو اپنے دروازوں کی طرف سے آیا کرو. اسی طرح دین اور نیکی کے گھر میں آنا تو قرآن اور سنت کے دروازے سے آیا کرو. سمجھ آ رہی ہے؟ نیکی کے گھر میں آنا تو کس دروازے سے آؤ؟ قرآن اور سنت کے دروازے سے انٹر ہو جائیے. تو آگے اللہ رب العزت نے فرمایا وَاتَّقُوا اللَّهَ، اللہ سے ڈرو. یہ سب سے اہم مسئلہ ہے. کیا ہے؟ وَاتَّقُوا اللَّهَ، اللہ سے ڈرو. حقوق العباد ہے، حقوق اللہ ہے، حقوق العباد ہے، اللہ سے ڈرو. اللہ کا حق بھی دو، بندوں کا حق بھی دو، ضرور بضرور کہ تم کامیاب ہو جاؤ. ابھی یہ بات جو ہے، آگے اللہ رب العزت نے رشوت کی مذمت کر دی. کیا کر دی؟ رشوت کی مذمت. اس کے بعد کیا کہا؟ وَيَسْأَلُونَكَ عَنِ الْأَهِلَّةِ، لوگ آپ سے پوچھتے ہیں چاند کی حقیقت کے بارے میں، تو آگے سے اس کا کیا ربط اور مناسبت؟ اس کا ربط اور مناسبت آگے سے کیا ہے؟ آگے رشوت کی مذمت، یہاں پر چاند کے بارے میں سوال، اس کی ربط اور مناسبت آگے سے یہ ہے، جس طرح پرایا مال کھانا ناجائز طریقے سے جس کو رشوت کہا جاتا ہے، یا پرائی چیز جو ہے اس کا کھانا اور استعمال کرنا وہ حرام ہے، اسی طرح جو ہے فضول قسم کے سوالات کرنا بھی کیا ہے؟ یہ بھی حرام ہے. یہ ربط ہے. دوسری بات، آگے سوال تھا چاند کے بارے میں، آگے جملہ شروع ہوا لیس البر بان تأتوا البیوت من ظہورها، اس میں نیکی نہیں ہے کہ تم گھروں کو پیچھے کی طرف ساتھ آتے ہو. اس جملے کا پہلے جملے کے ساتھ کیا ربط ہے؟ اس جملے کا پہلے جملے کے ساتھ کیا ربط ہے؟ جواب یہ ہے کہ یس انون کا انل اہل میں تعدیب فی الاقوال ذکر کی گئی. کیا ذکر کر دی؟ تعدیب، ادب، فی الاقوال باتوں کے اندر ادب سکھلائی گئی. تو یہاں پر اللہ رب العزت تعدیب فی الافعال بیان کر رہے ہیں، کاموں کے اندر جو ہے ادب، اپنے طرف سے کام مت کیا کرو، جو سنیت ہے اس کو فالو کرو. تو آگے جملے کے اندر کیا تھا؟ تعدیب فی الاقوال. دوسرے جملے کے اندر کیا ہے؟ تعدیب فی الافعال. جو درس کراتے ہیں اس سے ذرا پوچھو کہ آگے یہ ساتھ اس کا ربط کیا ہے. چلو آپ کو پڑھ کے سنائیں. سمجھا رہی ہے؟ آگے ہے وَلَا تَأْكُلُوا أَمْوَالَكُمْ بَيْنَكُمْ بِالْبَاطِلِ، آگے ہے يَسْأَلُونَكَ عَنِ الْأَهِلَّةِ، کیا دونوں کے درمیان ربط ہے؟ پڑھ لیں. وَلَا تَأْكُلُوا أَمْوَالَكُمْ بَيْنَكُمْ بِالْبَاطِلِ، مخور تاسو مالون اقفل و اقفل میں بین کی بالباطل پباطل طریقو سرا، مزورن دوے تاسو دے لرا الالحکامی خیٹ دہا کی مانو تا، فعدلا دلوا، رسو راضی کرنا، سورت یوسف کی راضی، فعدلا دلوا نخکت اکلا بوک اقفلا، نو ادلاس کتا کول زړندول وتدلو بها الى الحكام او مزړندوي تاسو دل راخېټو د حاکمانو ته لتاکلوا فریقا من اموال الناس دې د پاره چې اوخره تاسو یو یې سات مالونو د خلقنا بل اسم پویرو د ګنا سرا وانتم تعلمون او تاسو پویږئ یسالونک عن الله الا تبوس کوي د عیسانا اے پیغمبر علیہ الصلات والسلام په اړه د حقیقت د میاشتې کې وای پیغمبر علیہ الصلات والسلام هيا دا میاش مواقیت للناس وختونه دي د پاره د لین د خلکو ول حج او د پاره د موسم د راجا ولیس البر او ندنی کی په دې خبره کې انت اتل بیوتا چرازه تاسو کورنو تا من ظهوریا د شاگانو د دینا ولكن البر من اتقى لكن نیکی دا داغ چاچ زانی و ساتلو دا مخالفت دا اللہ نا واتو البیوت من ابوابها راز کورنو تا دا دروازو دا دینا واتقوا اللہ اورگ دا اللہ نا لعلکم تفلحون خام خاجتا سو کامیاب شے انشاءاللہ کل جو ہے ہماری درس پہلے نماز ہوگی یہاں پر عصر کی نماز کے بعد 5:30 بجے انشاءاللہ یہاں پر عصر کی نماز ہوا کرے گی